फिर आगे देखते हैं, या अय्युहल लज़ीना आमनू इन्नमल मुशरिकून नजस फला यक़रबुल मस्जिद अल हराम बाद आमिहिम हाजा वाइन खिफ्तुम ऐलतन फसौफ युग्नीकुम अल्लाहु मिन फ़ज़ले इंशा इन अल्लाह अलीम हकीम। ए ईमान वालो, मुशरिक नापाक लोग हैं, लिहाजा इस साल के बाद वो मस्जिद हराम के करीब भी न भटकने पाए, और अगर तुम्हें मुफलसी का डर हो तो अल्लाह ताला चाहे तो जल्द ही तुम्हें अपनी मेहरबानी से गनी कर देगा, और अल्लाह ताला सब कुछ जानने वाला और हिकमत वाला है। यहाँ बुनियादी तौर पे उसी हुक्म की तरफ बात है जो शुरू में दिया गया, यानी जब मुशरिकों को रोक दिया गया खाना काबा में या उसकी हदूद के अंदर आने का, तो उस वक्त लोगों के दिल में ख्याल आया कि हमारी तो तिजारत कम हो जाएगी, जब लोग कम आएंगे यहाँ तो हमारे कारोबार कैसे चलेंगे। तो अल्लाह ताला ने उसका जवाब दिया कि या अय्युहल्लज़ीना आमनू, ए ईमान वालो, इन्नमल मुशरिकून नजस, मुशरिक तो नापाक है। नजस क्या होता है? नापाकी जाहिरी और बातनी दोनों तरह की, यानी हिस्सी और मानवी दोनों की। कैसे? यानी यहाँ पहली बात मुशरिकों के बारे में कही गई कि इनको हमने क्यों रोका गया, क्योंकि ये नजस है। अब देखिए कि सबसे बड़ी नापाकी तो इनके पास है अकीदे की नापाकी, गंदगी है। वो नजासत है जो इल्म और अकल से मालूम हो जाती है, लेकिन इनको नहीं मालूम हुई, रब को नहीं माना इन्होंने, शिर्क आ गया इनके दिलों में, अल्लाह के रब होने पर राजी नहीं, और इसी तरह की बात। और अगर दूसरी नापाकी देखी जाए तो आप देखिए कि मुशरिक गंदगी और पाकी में फर्क कैसे नहीं कर पाता, मसलन तहारत के मसाइल को उसको नहीं पता होता, इस्तंजा करना या गुस्ले जनाबत करना, वुजू करना, गुसल करना, ये सारी चीजें उसकी जिंदगी में नहीं होती। जहनी तौर पे भी नापाक होता है, शैतान की बातें मानेगा तो दिल नापाकी जहन में आएगी ना। तो यहाँ इन नमल मुशरिकून नजस कह के उनके अकायद की गंदगी बता दी, उनके दिल गंदे हैं, जहाँ अल्लाह और उसके रसूल की मोहब्बत की बजाय उनकी नफरत है। फिर इसी तरह जाहरी तौर पे भी ये नापाक हैं और पाकी का ख्याल नहीं करते। इसीलिए आपको पता है कि जब कोई मुसलमान होता है तो उसको गुसल करवाया जाता है, यानी इस्लाम कबूल करते ही जो गुसल है उसकी वजह ये है कि इस्लाम से पहले उसने न जाने कितने उसके ऊपर गुसल वाजिब थे, उसने नहीं किए, कितनी दफा औरत हैज से पाक हुई लेकिन उसने इस्लाम के मुताबिक गुसल नहीं किया, तो लिहाजा उसको इस तरीके से पाक किया जाता है। और एक इशारा भी होता है कि जैसे दिल पाक कर लिया तो एक दफा जिस्म को भी पाक कर लो, रिफ्रेश हो जाओ। तो कहा गया कि फला यकरबुल मस्जिद अल हराम बाद आमिहिम हाजा, इस साल के बाद ये मस्जिद हराम में नहीं आएंगे। आम का लफ्ज साल के लिए है, एक होता है आम मैंगो, ये वो नहीं है, आम है ये आइन के साथ। आम का लफ्ज आइन वाव और मीम से है, ओम। इसका लफ्जी माना होता है तैरना, जैसे तैरते हैं ना, ड्विंग करना जैसे, या फ्लोट करना। साल भी सूरज और जमीन की गर्दिश से बदलते हैं ना, इसलिए उनको फिर आम कहते हैं। सूरह यासीन में आप सुनते हैं ना, कुल्लुम फी फलकी यसबहून, यानी सारे एक ही फलक के बीच में तैर रहे हैं, तो इसलिए इसको आम कहते हैं। इस साल के बाद, यानी ये वही साल है जिस वक्त पाबंदी लगाई गई सन 9 हिजरी में ऐलाने बरात के बाद, तो यहाँ आम हिम हाजा से कौन सा साल मुराद था? 9 हिजरी, यानी हिजरत का नवा साल, एक आखिरी डेड लाइन थी, इसके बाद ये नहीं आएंगे। हाँ, बाकी रह गई बात, वह इन खिफ तुम ऐलतन, अगर तुम्हें डर है ऐला का। ऐला का लफ्ज औल से है, आइन वाओ और लाम, हर वो चीज जो इंसान को बोझदार करते हैं। ऐला कहते हैं वो मुफलसी जो अहलो अयाल के बड़ा होने की वजह से हो, बच्चे ज्यादा हो तो जो मुफलसी हो। हमारे एक लफ्ज बोलते हैं ना, बीमा अहलो अयाल, तो वो अयाल भी यही लफ्ज है कि बच्चे असल में मुफलिसी की अलामत समझे जाते हैं अमूमन। तो यहाँ बताया गया कि अगर तुम्हें ये डर है कि अब ये लोग नहीं आएंगे, तो नतीजा क्या होगा कि तुम भूखे रह जाओगे, तुम्हारी तिजारत नहीं होगी, तो इसका गम न करो, इसलिए कि फसौफ युग्नीकुम अल्लाहु मिन फ़ज़लिही इंशाअ, रिस्क का मालिक तो वो है ना, रज़्ज़ाक वो है, वो तुम्हें ऐसी तरह से गनी कर देगा, ऐसे किफायत करेगा तुम जानते भी नहीं होगे। ان اللہ علیم حکیم، اللہ تعالیٰ علم والا اور حکمت والا بھی ہے. اب آپ دیکھیے کہ اللہ تعالیٰ کا یہ وعدہ کیسے پورا ہوا، یعنی یہاں تو یہ کہہ دیا کہ یہ نہیں جا سکتے، داخل نہیں ہوں گے. پہلی بات یہ ہے کہ کیا وہ مطلب یہ بات صرف مسجد حرام کے لیے یا پوری اور جگہوں کے لیے بھی ہے؟ تو یہ حکم خاص طور پہ مسجد حرام کے لیے بھی ہے، اسی کے لیے ہے، کیونکہ عام دوسری مساجد میں ضرورت کے تحت مشرکین داخل ہو سکتے ہیں. کیونکہ نبی صلی اللہ علیہ وسلم کے دور میں ایک واقعہ ہوا تھا کہ ایک شخص تھا، یمامہ کا حاکم تھا، ثمامہ اس کا نام تھا، سا میم الف میم خا، ثمامہ تھا، بہت امیر شخص تھا. کسی جنگ میں یہ قید ہو کے نبی صلی اللہ علیہ وسلم کے پاس آ گیا، تو آپ نے اس کو مسجد نبوی کے ایک ستون سے باندھ دیا، اور آپ اپنے ساتھیوں کو یہی کہتے رہے کہ تم اس کی رسیاں ڈھیلی کر دو، اس کو نرم کرے اور اس کا اچھا سلوک کرو، کیونکہ یہ اپنے قبیلے کا سردار ہے. اچھی طرح اس کو کھانا دیا جاتا. اب ہوتا کیا کہ یہ لوگوں کو آتا جاتا مسجد میں دیکھتا. نبی صلی اللہ علیہ وسلم پہلے دن اس کے پاس آئے، کہا ماما کیا خیال ہے، یعنی کہ مسلمان ہوتے ہو؟ تو اس نے نفرت سے سر سے منہ پھیر لیا نا، کوئی بات کا جواب نہیں دیا اور کہنے لگا. پھر دوسرے دن بھی پوچھا، تو ساری باتوں کا خلاصہ کہ اس نے یہی کہا کہ اگر تم مجھے چھوڑ دو گے تو ایک بہت اچھے انسان کو چھوڑو گے، میں تمہارا یہ احسان مانوں گا، یعنی میں اس کی وفا شاری کروں گا. اگر مجھے قتل کر دو گے میرے قبیلے والے بدلہ لے لیں گے، یعنی اس نے ساری آپشنز دے دی. تیسرا دن جب آیا تو پھر اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس سے یہ سوال کیا، لیکن اس کے باوجود جو مسلمان نہیں تھا جب، تو پھر بالآخر اللہ کے نبی نے فرمایا کہ اس کو آزاد کر دو، جانے دو اس کو. جب یہ گیا تو قریب ہی کسی جگہ پہ غسل کر کے آیا اور واپس مسجد نبی میں آ کے کہا کہ اشہد اللہ الہ الا اللہ اشہد ان محمد رسول اللہ. کہا کیسے؟ کہا یہ جو 3 دن یہاں آپ کے ساتھ اور آپ کے ساتھیوں کا آپ سے سلوک اور آپ کا تعلق دیکھا، اس نے میرے دل میں اسلام کی محبت ڈال دی. کہنے لگا کہ ایک دن وہ تھا کہ میرے دل میں سب سے زیادہ نفرت تھی تو وہ آپ کے لیے تھی، میں آپ کے چہرے کو نہیں دیکھ سکتا تھا، اور آپ مجھے سب سے زیادہ محبت آپ سے ہے. اب یہ مسلمان ہوا، واپس گیا، اس نے مکہ والوں کا رزق بند کر دیا، کیونکہ مکہ والوں کا جتنا گرین اور غلہ آتا تھا وہ یمامہ سے آتا تھا. اس نے کہا میں کسی کو ایک دانہ نہیں دوں گا، تم نبی صلی اللہ علیہ وسلم کو تنگ کرتے ہو. پھر وہ بےچارے تنگ آ کے انہوں نے پھر نبی صلی اللہ علیہ وسلم کے پاس آ کے فرمائش کی کہ سمامہ سے کہیں کہ ہمیں کچھ دیں. پھر اللہ کے نبی نے ان کے لیے فرمائش کر دی اور اس طرح سے ان کا معاملہ ہوا. تو فرمایا کہ وَسَوْفَ يُغْنِيكُمُ اللَّهُ مِنْ فَضْلِ، کیوں ڈرتے ہو؟ حلال لیتے ہوئے ڈرتے ہو، حرام لیتے ہوئے ڈرتے نہیں ہو؟ اللہ تعالیٰ تمہیں اپنے اس بات سے غنی کر دے گا. تم کیسے سوچ سکتے ہو کہ اللہ کے راستے میں جائیں گے تو پھر کیا ہوگا؟ اب دیکھیں کہ ہر دور میں ایسا ہی ہوتا ہے، جب اللہ انسان حلال چھوڑتا ہے نا تو غم دل میں ایک ضرور آتا ہے کہ نہیں، جب حرام چھوٹتا ہے یا کوئی کہتا ہے چھوڑ دوں تو یہ دل میں آزمائش ضرور ہوتی ہے کہ اچھا پھر پتہ نہیں کھائیں گے کیسے، خرچے پورے ہو جائیں گے، اچھا یہ کر رہے ہیں وہ کر رہے. تو یہ آیت ہر اس بندے کے لیے ہے جو اللہ کے لیے حرام چھوڑنا چاہتا ہے کہ فسوف یغنیکم اللہ، غنی کر دے گا، تمہیں ضرورت ہی نہیں رہے گی، تمہاری ضروریات کم ہو جائیں گی، اور چاہے تو وہ اللہ تعالیٰ مال میں بھی وسیع کر دے. بعض دفعہ ایسا ہوتا ہے جب نافرمانی کی چیزیں چھوٹتی ہیں پھر کئی سال تک آزمائشیں آتی رہتی ہیں، نہیں پوری پڑتی، لیکن آپ ان لوگوں سے پوچھیے وہ کہتے ہیں دل بڑے مطمئن ہے، پرسکون ہے. پہلے 10,000 بھی آتا تھا تو برکت نہیں تھی، اب 2,000 بھی آتا ہے تو اس میں بڑی برکت ہے. کئی کہانی ایسی ہوں گی آپ لوگوں کے پاس بھی. تو اصل بات کیا ہے کہ چیز اللہ کی ہے، وہی انسان کو دے سکتا ہے. ایک چھوٹی سی بات جو بھول گئی تھی کہ چونکہ انما المشرکون نجس، مشرق مسجدوں میں نہیں جا سکتے، نجس ہیں، اسی لیے اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ لا احل مسجدا للحائض والجنب، کہ میں مسجد کو حلال نہیں کرتا حیض والی کے لیے اور جنابت والے کے لیے. تو آج عورتوں کو اگر مسجد میں پریئنگ روم میں جانے سے منع کیا جاتا ہے کسی بنیاد پہ، تو اس میں دلائل تو بہت سارے ہیں، لیکن اس میں ایک یہ سائڈ کی وے ادھر سے بھی مل جاتا ہے کہ اصل چیز تو پھر گندگی ہے نا، تو جب گندگی سے ہٹ گئے تو پھر اس کے بعد تو وہ جا سکتے ہیں. مشرک نہیں جا سکتا شرکی حالت میں، لیکن اسلام قبول کر لے گا تو وہ بیت اللہ میں جائے گا، اور کتنا ایک خوبصورت ان کے لیے مرحلہ ہوگا. مجھے چند دن پہلے ایک ساتھ ملی ساتھی، تو دیکھنے میں عربی لگ رہی تھی، بہرحال پتا چلا کنورٹر تھی ادھر سے، تو پھر شاید ایجپٹ میں موو ہو گئی. تو وہ اتنی خوش تھی، اس کی آنکھوں میں آنسو بھرے ہوئے تھے کہ کہتی مجھے وہاں سے اللہ نے چانس دیا کہ میں بیت اللہ میں گئی، خانہ عمرہ یا حج کر کے آئی نا. تو میں نے ایک لمحے کے لیے سوچا کہ اگر یہ مشرک تھی تو اس کے پاس یہ نعمت نہیں تھی، اور آج اس کے خاندان والے لوگ مشرک ہیں بھی، لیکن اللہ نے اس کو وہاں بلا لیا. تو یہی بات ہے کہ اللہ جس کو دو چاہے فضل ہی انشاء، جس اللہ تعالی ہم سب پہ بھی اپنی رحمت کرے. تلاوت سن لیتے ہیں ایک بار اس آیت کی. أعوذ بالله من الشيطان الرجيم. يا أيها الذين آمنوا إنما المشركون نجس فلا يقربوا المسجد الحرام بعد عامهم هذا وإن خفتم عيلة فسوف يغنيكم الله من فضله إن شاء إن الله عليم حكيم.